नमस्कार नमस्कार नमस्कार, हार्दिक सुस्वागतम अभिवादनम कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा कर्णपारी मुसुक्क हाँस्दै खुसुक्क सहयोग गर्ने हाम्रा विष्णु नाति छन्। त्यस्तै अब म दुलुवा बाजे छु। अब फेरि आज पनि दुलुवा बाजेको जिन्दगीका रमाइला तिता मिठा अनुभव, तिता त सुनाउँदिन, मिठा अनुभवहरू को साथमा चाहिँ हामी रहेका छौँ। अब टक्कसँगले चाहिन्छ वा रमाइलो गर्नुपर्छ। सुरुवातमा मेरो खराब बानी विष्णु नातिलाई थाहा छ, के खराब बानी रे नाति? गाना सुन्ने ट्याक्कै कुरो बुझेँ, म्युजिक पनि हालेँ, ल यो गाना सुनौँ, त्यसपछि कुराकानी गरौँला है। बाजेले यसो गाउन लाग्यो, फ्यात सुनाइहाले नाति नातिले फेरि बिहोर्सेन बिर्सेन टिबुवा बाजेको यस्तो मिठो सोधा यामै बुढाले किन नगा होला नि गीत नारायण गोपाललाई टप्ने होला नि भन्ने होला नि फेरि धेरै अब मैले गाना नगाएको कारणले त्यही हो नाति नातिनाले गाना गाइदा खै नारायण गोपाललाई आज जतिले चिनेका छन् अलिक कमैले चिन्थे होला नि होइन। अब कुरो र कुलो जता लैन जान्छ, कुरो गर्न पाइन्छ, अनि आउँदै थिएँ एउटा बाउ र छोराको गफ यसो सुनेका, अब सबै कन्जुस, त्यो परिवारमा सबै कन्जुस छन्। अनि एक दिन छोरो खुसी हुँदै आएर भन्यो, बाबा बाबा मैले आज 10 रुपियाँ जोगाएँ नि। भनेको भन्न पाथेन बाउले खुसी हुँदै छोरालाई स्यापासी दिँदै सोधे, बाबु तैँले कसरी जोगाइस 10 रुपियाँ भन्नु सोधे। अनि छोराले भन्यो, आज स्कुलबाट घर आउँदा नि बाबा बस चढेको भए 10 रुपियाँ खर्च हुन्थ्यो, म त कुदिरहेको बसको पछाडि झुन्डेर आएँ नि। मात्रै के भनेको थियो बाउले, एक चड्कन लगाए गाडामा चढ्याम्ब, किन आने चड्कन भनेर छोरोले सोध्यो। अब बाउले भन्यो, जा अब बसको छत्ता झुन्डेर 10 रुपियाँ जोगाउ नि, कमसेकम ट्याक्सीको पछाडि झुन्ड्याए भए त 100 रुपियाँ जोगिन्थ्यो नि। ल हेर्नुहोस् त कुरो यस्तो छ, कन्जुसको परिवारमा कन्जुसै कुरो। त्यसपछि घरमा एउटा मान्छे आएछ, त्यत्तिकैमा एउटा चाहिँ नि के त्यो आएछ यताबाट, त्यो मान्छेले भने, ए बाउ बुवालाई बोलाउ त भने, बुढो बजार गएको छ अरे, आफ्नो बाउले त्यस्तो भन्नु हुँदैन बाबा, ल आमालाई बोलाऊ भने, बाबा घर जानु भएको छ भने, दाइले बोलाऊ न त, त्यो खाते खेल्न गएको छ भन्यो केटाले। त्यो मान्छे रिसाउँदै, दिदी चाहिँ होला नि त्यो घरमा, दिदी त केटासँग घुम्न गइ थियो भन्नु। त्यो मान्छे अझ रिसाउ, अनि तँ चाहिँ नगइकन किन घर बस्या त भने, ए बुढो देख्दैनस् यो मेरो घर हेर्ने, म त साथीको घरमा खेल्न आएको अरे। भगवान् सारा इतिहास बनाउने भयो अगाडि त्यो एउटा केटोले, साथीको घरमा गएर त्यसरी कुरो गरे। अनि पहिलो गराले दोस्रो गरासँग आफ्नो गुनासो गर्यो, यार मेरो मालिकले मलाई सधैँ कुर्छ भन्यो। दोस्रो गराले भन्यो, त्यसो भए भागेर जान, किन त्यसो घर बसिरहेको, भागेर त जान्थे नि तर यहाँ भविष्य राम्रो देखेर भाग्न मन छैन भन्यो। अनि भविष्य राम्रो छ अरे कसरी भने त, मालिकको एउटी राम्रै छोरी छे, अनि छोरीले कहिलेकाहीँ केही बदमासी गर्यो भने सधैँ तेरो बिहे यही गरासँग गरिदिन्छु भन्छ, त्यही मालिकको जहीँ हुन पाउँछु कि भन्ने आशामा भगवान् क्या नि, गदाको धेरै तत्र बुद्धिसँग अरे, अब मान्छेको बुद्धि ट्याक्कै छैन। अनि हाम्रा देशका 3 शीर्षस्थ नेताहरू एउटा हवाईजहाजमा थिए, एउटा नेताले सहयोगको नोट देखाउँदै सबभन्दा पहिला दारीवाला नेताले भने, यो नोट मैले झारिदिएँ भने एकजना नेपाली खुसी हुन्छ भनेर भने। त्यसपछि अर्को बोलनाथले भने, अर्को नेता यिनी चाहिँ, यो 100 10 बनाएर 10 नोट खसायो भने तल चाहिँ नि 10 नेपालीहरू खुसी हुन्छन् भने। अनि फेरि अर्को चाहिँ नि मने भन्ने नेताले भने, रु 100 नोटहरू देखाएर मैले यो झारिदिएँ भने 100 कमजोरहरू खुसी हुन्छन् भने। अनि पाइलटले बिस्तारै भने, मैले यो हवाईजहाज नै झारिदिएँ भने 3 करोड नेपाली खुसी हुन्छ। अचम्म ओहो, ल हेर्नुहोस् अब नेताहरूले देशमा केही गर्न नसकेपछि यो आगो चाहिँ ऊ हो क्या, त्यस्तो हो नि त। एउटी राम्ररी केटी बस स्टेसनमा बसको प्रतीक्षामा थिइन्, एकजना केटा पनि त्यही बस स्टेसनमा बसको प्रतीक्षामा आएका थिए। उनले त्यो केटीलाई देखेर त्यो केटीसँग बोल्नको लागि केटीको अगाडि गयो, तर केटीले कुनै वास्ता गरेन। अनि केटीको अघि पछि 3-4 फन्को लगायो, त केटीलाई भाउ दिन उताबाट हिँड्यो। एकछिनपछि फेरि केटीको अगाडि आएर भन्यो, तपाईँले मलाई चिन्नुभयो त? केटी दङ्ग पर्यो, चिनिन नि केटो, कस्तो तपाईँ त अघि भर्खर तपाईँको अघि पछि 3-4 फन्को लगाएको मै त हो नि अरे। यस्तो पनि हुँदो रहेछ हौ, यस्तो पनि हुँदो रहेछ। अब भएको कुरा भने के, नाति नाति ए बाजेले गफाने भने गरे। एउटा केटो बेसरी हुँदै थियो, अनि उसको बाउले उसलाई सोधे, ए बाबु किन रोगो भने। अनि उसले रुँदै भन्यो, बा मेरो 10 रुपियाँ हरायो। अनि बाउले भने, जाऊ 10 रुपियाँ हराउँदा नि यसरी हुने, ल ल तँलाई म 10 रुपियाँ म दिन्छु भने। त त्यो 10 पाएपछि त्यो केटो झन् चिच्चाइ चिच्चाइ रुन थाल्यो। बाउले सोधे, ए बाउ फेरि किन रोएको त भने, त अहिलेको 10 रुपियाँ नहराएको भयो, अहिले बसेको 20 रुपियाँ हुन्छ। ल हेर्नुहोस् त, मान्छेमा लोभको भकारी कहिल्यै पनि भरिँदैन। हेर्नुहोस् नाति नातिना, लोभले लाभ, लाभले विलाप भन्छन् क्या, कि कसो हो। पहिलो पागलले दोस्रो पागललाई भन्यो, ओइ म यो दुनियाँ बेचाइदिन्छु बेचाइदिन्छु बेचाइदिन्छु भने, दोस्रो पागलले भन्यो मैले इलेजर दिए पो तैँले बेचाउँछस् त ल हेर्नुहोस् त। अनि एकजना जडियाले मन्दिर अगाडि उभिएर हात जोड्दै भनेछ, ए भगवान् मन्दिरमा गएर भन ल के तपाईँ मेरो रक्सी छुटाउन सक्नुहुन्छ, रक्सी छ नि कुराले भगवान् साँच्चीकै बोलेछन् भगवान् अवश्य भक्त। जडिया खुसी हुँदै मेरो पाँच बोतल रक्सी पुलिसले समाएको छ त्यो छुटाइदिनुहोस् न त, अरे भगवान् कता खाना छुटाउने भन्दा त ऊ गर्नु भयो पुलिसले समातेको भयो छुटाइदिनुहोस् भनेको रहेछ। अब यस्तो संसार यस्तै छ, त्यो एउटा गीत छोक त्यस्तै त्यस्तै छ, जता हेरेँ नि त्यस्तै त्यस्तै छ, नरौ निर्माया संसार यस्तै छ कि के भनिदिएँ नि। अनि एउटाले भनौँ है आउँदाखेरि म जिन्दगी छु म जिन्दगीको छु अर्थ सोध्दै तिमी हजारौँ किताब दिन्छौ, दिए कथा यो पढेर बुझ्नु भनी अनौठो जवाफ दिन्छौ, म पृथ्वी गङ्गा तरेर आएँ सुवास आफ्नो छरेर आएँ, पवित्र माया तिमी मनैमा लुकाऊ भन्ने दबाव दिन्छौ, मबाट टाढा नभाग साथी रुनेछु एक्लै म सम्झनामा, उसै त साह्रै थिएँ बिरामी तिमी त्यसै झन् तनाव दिन्छौ, म कल्पना गर्छु मक्ख पर्दै तिमी मलाई अँगाल्न थाल्छौ, कल्पनामै मुसुक्क हाँसी स्वीकार भन्दै गुलाब दिन्छौ। अरे एउटा नातिले भनेको तपाईँलाई सुनाएको है, यो नाति नातिनीलाई हाँसे किन हाँस्ने कुरो गरेको हाँस्नु पऱ्यो होइन, हाँस्ने कुरो गरेको छैन मैले अहिले, त्यही भएर अब नहाँसे पनि केही पनि छैन। हेर्नुहोस् अब जस्तो फरिन्छ हाँसी मजाक केन्द्र तपाईँ चाहिँ नि रेडियो अर्पण 104.5 मेगाहर्जमा चाहिँ नि टक्कसँग बसेर आनन्दसँग ध्यानमग्नताले सुनेर चाहिँ नि साथ दिइरहनु भएको छ। अनि बाउले छोरालाई भने ए बाबु यसपालिको इक्जाममा 88% माथि ल्याउनु पर्छ है, भने छोराले भन्यो होइन बुवा म त 100% ल्याउँछु। अनि बाउले भन्यो मजाक नगर्न छोरा भने त, फेरि छोराले भन्यो मजाक गर्न सुरुवात कसले गरेको थियो बुवा, अरे 88% त 5% ल्याउनु नसक्ने 88% भनेपछि कसले ल्याउने होइन, भएको कुरो त हो नि त। अनि अब एउटा रमाइलो घटना सुनौ कि नसुनौ, नसुनौ नाति सुनौ रेल घटना। म काठमाडौँबाट नारायणघाट आउँदै थिएँ क्या गाडी चढेर, ओहो त हरन पनि बज्यो गाडी अलिक गाह्रो भयो है। अनि त्यहाँ चढेर आएको एकजना बुढी मान्छे पनि थिइन्, उसले बसेको खलासीलाई भनिन् बाबु म बुढी मान्छे निलाउन सक्छु मुगलिन आएपछि मलाई भन्नु है भनेर भनिन्। अनि खलासीले हुन्छ आमै भनौँ, त्यसपछि गाडी नौबिसोमा रोक्यो, बुढी आमाले सोधिन् बाबु मुगलिन आइपुग्यो भनिन्, खलासीले भन्यो आइपुगेको छैन आमै भनौँ, फेरि गाडी चाहिँ नि मरेखु पुगेर खाना खाना रोकियो, वृद्धले फेरि सोचिन् बाबु मुगलिन आइपुग्यो, खलासीले फेरि भन्यो आइपुगेको छैन आमा फिर नभन्नुहोस् मुगलिन आएपछि म हजुरलाई आफै भन्छु तपाईँ चुप लगाएर बस्नुहोस् भनेर भन्यो। जुन ठाउँमा बसेर किन्थ्यो त्यही ठाउँमा वृद्धले मुगलिन आइपुग्यो भनेर सोध्थिन्। यसरी सबैजना यात्री पनि अवाक भइसकेका थिए, सबै मिलेर मुगलिन आइपुगेपछि हामी हजुरलाई बिउजाइदिउँला आरामसँग सुत्नुहोस् आमै भनेर सम्झाए। लामो बाटो एउटा एउटा गर्दै सबै यात्री निधाए, चालकले अचानक ब्रेक लगाउँदा सबैजना बिउजिए, यसो झ्याल भएर हेर्दा त गाडी नारायणघाट आइपुगेछ। वृद्ध अझै पनि निधाइरहेकी थिइन्, सबै यात्रीले खलासीलाई गाली गर्न थाले, मुगलिन आइपुग्दा पनि वृद्धलाई नबिजाइदिएको भन्दै वृद्ध अब अलपत्र पर्ने भयो नि भन्ने सोचेर सबैजना आत्तिन थाले। अनि चालकलाई सम्झाइवरि वृद्ध नबुझिँदै मुगलिन पुर्याइदिन आग्रह गरे, अब नारायणघाटबाट गाडी फर्कियो, फर्केर फेरि मुगलिन आइपुग्यो। अनि वृद्धलाई बिउजाए आमै मुगलिन आइपुग्यो लौ दिनुहोस् भनेर खलासीले भने। अनि वृद्ध छक्क पर्दै सबैको मुख हेरेर सोधिन् किन बाबु भने, यात्रीले भन्यो मुगलिन आएपछि हजुरलाई बिउजाइदिनु भन्नुभएको थियो त्यसैले भने त, त्यसपछि त्यहाँ उहिले आफ्नो झोलाभित्र हात घुसारिन् औषधिका दुईवटा गोली निकाल्दै भनिन् छोराले मुगलिन पुगेपछि नबिर्सिकन यो औषधि खानु भनेको थियो त्यही भएर पो मुगलिन भनेर औषधि खाइसक्यो। भाग्नु होला नाति नातिनीलाई अब पछाउन गाह्रो पऱ्यो होला हो र ट्याक्कै अब त जानुपर्ने धरानै थियो नि बिचरा अब फेरि फर्काएर मुनि निकाल्नु लानु पर्थ्यो ल यति बेला एउटा गाना सुनौँ एक गाना के हो टाइम त गएछ दाजु ए नाति टाइम गएको हो ल भसक्कै हो झगाडी अब त गाना सुनौँ त्यसपछि बिदा मगाउनु ल धर्मा डोको ठाइमा हाँसोली म पनि जान्छु तिमी सँगै म पनि जान्छु रे खानी हो या मु ए कान्छा खानी हो या मु ए खानी हो या मु ए कान्छा खानी हो या मु ए समय सय घुम्ती घुम बगाही लानु रे म पनि जान्छु तिमी सँगै म पनि जान्छु रे खानी हो या मु ए कान्छा खानी हो या मु ए खानी हो या मु ए कान्छा खानी हो या मु ए खानी हो या मु के भने अब मैले बुझिनँ अब पूजा भए मारिदिनु अब के साँचो कुरो एकचोटि म सौदाकोतिर घुम्न गएको थिएँ अनि त्यहाँ गाडीजना भरे बाजे तिमी नि आउँदै आउँदै चाहिँ अलिअलि जाने यसो एउटा कुहिरी घुमाइदिनु पऱ्यो भन हो अनि कुहिरोलाई घुमाउन लगेको ढुङ्गामा चिप्लेर कुहिरो चाहिँ नि टक्कै तल पुगेको क्या के हो भन्दाखेरि एउटा गाडी थियो सानो सानो अनि ड्राइभर नभएर म आफैले चलाएँ त्यो गाडी पनि होइन ड्राइभर नभइसक्यो नि आफैले चलाउनु पऱ्यो अनि त्यो म आफैले चलाएको अब आफू बुढो मान्छे आहत नरेख नि तपाईँहरूलाई थाहा छँदैछ आहत देखिदिनँ भन्ने कुरो थाहा के अरे नि छ कि छैन हौ नाति छ भने अनि आहत देखिदिनँ म अनि झ्याप्प बिरो घानेको ट्याक्कै सिस्नु गाडीमा पुग्यो अनि खैदेले भन्यो वातारि उद्वै भनौँ मलाई म त त्यति साह्रो अङ्ग्रेजी पनि नजान्ने अनि मैले पनि भन्ने थिचिङ इन द गियर उफ्रिङ द गाडी पुगिङ इन सिस्नो घारी आइएम नट जिम्मेवारी भनिदिएको ट्याक्कै पिओसै भयो फरकै परेन नपत्याए नातिलाई सोधै हुन्छ अब आजको लागि जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रको समय सकिसक्यो अब के भन्छ अब समय सक्यो टाइम सक्यो बिदा माग्नु पर्छ एक दिनसम्म हामीलाई सुनेर साथ दिनुहुने रेडियो अर्पणलाई माया गर्नुहुने सम्पूर्णलाई धन्यवाद कालो बजेट सबै विभिन्न नातिलाई धन्यवाद दिलवा वाले पनि जस्टपरिन्द्र हाँसी मजा केन्द्रबाट बिदा हुन्छु। नमस्कार। कालैको कोठी हेरे तिन चोटी सुहाको चाटाकै सुहाको चाटाकै अर्पण।